नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। 21 मदन आश्रित दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै हत्याको रहस्य अझै खुलेन। न्याय परिषदका सिफारिस अनुमोदित नगर्न एमाले केन्द्रीय सदस्यहरूद्वारा अध्यक्ष खनालको ध्यानाकर्षण। सिफारिस सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह। भारतमा भाजपाको नेतृत्वमा सरकार बन्ने प्रधानमन्त्री मनमोहन सिंहले आज पदबाट राजीनामा दिनुहुने। र स्पेनिस लालिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। आज जननेता मदन भण्डारी तथा जीवराज आश्रितको 21 स्मृति दिवस। नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। मदन भण्डारीको जन्म विक्रम सम्वत 2009 असार 1 गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाङ्गु गाविसको ठेट्ने गाउँमा भएको थियो। विक्रम सम्वत 2050 जेठ 3 गतेका दिन चितवनको दासढुङ्गामा रहस्यमय जीव दुर्घटनामा भण्डारी र आश्रितको ज्यान गएको थियो। उनीहरू सवार गाडी दासढुङ्गाबाट नारणीमा रहस्यमय ढङ्गबाट दुर्घटना हुँदा जीवराजको मृत शरीर गाडीमा नै भेटिएको थियो भने मदन भण्डारीको शव 3 दिनपछि नदी किनारमा भेटिएको थियो। अस्वाभाविक र रहस्यमय यो दुर्घटना नियोजित थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्कर्ष जनताले अझै सुन्न पाएका छैनन्। तर एमाले भने त्यो दुर्घटना नभएर हत्या भएको दावी गर्ने गरेको छ। भण्डारीले अगाडि सारेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बताउनु भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रगतिशील आर्थिक सामाजिक सारसहितको लोकतान्त्रिक प्रतिस्पर्धाको सिद्धान्तमा दोहोर्याउने आधिकारिक दस्तावेज भण्डारीले नै दिनुभएको थियो। एमाले अध्यक्ष जलनाथ खनाललाई सर्वोच्च अदालतका लागि न्याय परिषदले गरेको न्यायाधीश सिफारिस सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै 25 केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका छन्। 25 केन्द्रीय सदस्यले एमाले मुख्यालय मदनगर बल्कोमा आज बिहान अध्यक्ष खनाललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा भनिएको छ, संसदीय सुनवाई अन्तर्गत न्यायाधीश सिफारिस प्रकरणमा दोषीमाथि कारवाही र न्यायाधीशको गलत निर्णयलाई सच्चाई स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न संसदीय सुनवाई समितिमा रहेका हाम्रो पार्टीका माननीय सदस्यहरूलाई प्रभावकारी भूमिका खेल्नका लागि निर्देशन दिइयोस्। यसरी हस्ताक्षर बुझाउनेहरूमा केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठ, सानु कुमार श्रेष्ठ, विजय कुमार पौडेल, जीवन राम श्रेष्ठ, कल्याणी खड्का, जगन्नाथ खतिवडा, योगेश भट्टराई, घनश्याम भूषाल, तुलबहादुर गुरुङ रहेका छन्। यस्तै हस्ताक्षर गर्नेहरूमा श्रीमाया थकाली, चुडामणी जङ्गली, सुशीला नेपाल, अचित मैनाली, ठाकुर गैरे, भानुभक्त जोशी, ममता गिरी, वैजनाथ चौधरी, श्रीप्रसाद शाह, प्रकाश ज्वाला, कल्पना चापागाई, बेदुराम भूषाल, दलबहादुर सुनार, कमला सुवेदी, सुकराज सिग्देल र जितु गौतम रहेका छन्। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि शुक्रबार बसेको पहिलो बैठक कुनै निर्णय नगरी आजसम्मका लागि स्थगित भएको थियो। राष्ट्रिय सम्मेलनमा असन्तुष्टि जनाउँदै कुनै पनि पदमा नबस्ने अडानमा रहेका नेता डाक्टर बाबुराम भट्टराई पक्षधर नेताहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। भट्टराई पक्षलाई मनाएर बैठकमा लैजाने संस्थापन पक्षको प्रयास असफल भएको छ। भट्टराई पक्षको अनुपस्थितिमा पार्टी मुख्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समितिको बैठकमा एजेन्डा पेश भए पनि कुनै निर्णय भएन। बैठकमा नेता पुष्टबहादुर बगटीले छलफलका एजेन्डा पेश गर्नुभएको थियो। नेताहरूको कार्य विभाजन, राजनैतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँगको एकता प्रक्रियाका बारेमा छलफल गर्ने एजेन्डा पेश गरिएको थियो। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईसँग भएका छलफलका बारेमा जानकारी गराउनु भएको थियो। छलफल सकारात्मक रहेको भन्दै अध्यक्ष दाहालले आजको बैठकमा भट्टराई पनि उपस्थित हुने बताएको प्रवक्ता शर्माले जानकारी दिनुभयो। आजको बैठकबाट भट्टराई पक्षलाई समेत समावेश गराई केन्द्रीय समिति विस्तार हुने शर्माले बताउनुभयो। नेपाली कङ्ग्रेस नवलपरासीका कोषाध्यक्ष चन्द्रबहादुर आलीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। कावासोतीबाट गैंडाकोटतर्फ आउँदै गरेको N11P5392 नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोकहा ओह्रालोमा गैराती दुर्घटना हुँदा कोषाध्यक्ष आलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल आफै दुर्घटनामा परेको अथवा कुनै सवारले ठक्कर दिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कावासुतीका डिएसपी वामदेव गौतमले जानकारी दिनुभयो। सरकारले नयाँ घोषणा भएका 72 नगरपालिकामा कार्यकारी अधिकृत घटाएको छ। तत्कालको लागि नगरपालिकाको कामकाज गर्न कार्यकारी अधिकृतको रूपमा कर्मचारी खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले घोषणा भएका नगरपालिकाहरूले गाविस कार्यालयहरूबाट हुँदै आएको काम अब नगरपालिकाको नामबाट गर्न निर्देशन पनि दिएको छ। नयाँ नगरपालिकामा गाभिएका गाविसका कार्यालयलाई तत्कालको लागि ओडा कार्यालय अथवा संयुक्त ओडा कार्यालयको रूपमा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको छ। यस्तै गाविस नागरिक मञ्च विघटन गरी स्वीकृत नगरपालिकाका वडाहरूमा वडा नागरिक मञ्च गठन गर्न सरकारले निर्देशन दिएको छ। नयाँ घोषणा भएका नगरपालिकाको कामकाज सुरु गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीको समक्षमा स्थानीय विकास अधिकारी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य तथा नगरपालिकाका कार्यकारी अधिकृत सदस्य सचिव रहेको सहजीकरण समिति समेत गठन गरेको मन्त्रालयले जनाएको छ। सरकारले गएको हप्ता 283 गाविस मिलाएर 72 नगरपालिका थप गरेको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एमालेभित्र न्यायाधीश नियुक्ति प्रकरणमा पार्टी नीति विपरीत चलखेल गरेको भन्दै केन्द्रीय सदस्यहरूले उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेलको निर्देशन विरुद्ध हस्ताक्षर अभियान चलाएको प्रति तपाईँ के भन्नुहुन्छ? ए चलखेलको विरोध, बी विवाद निम्ताउने काम, र सी नाटक। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0556563063, मोबाइल नंबर 9850617743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतमा 16 लोकसभाको चुनावमा स्पष्ट बहुमत ल्याउन सफल भएपछि भारतीय जनता पार्टी भाजपाको नेतृत्वमा सरकार बन्ने पक्का भएको छ। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी भारतको नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ। चुनावी अभियानमा भाजपाले मोदीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो। एक महिने चुनावी दौडमा मोदी विभिन्न राज्यमा भएका हजारौँ सभामा सम्बोधन गर्न पुग्नु भएको थियो। भारतको नयाँ प्रधानमन्त्रीको रूपमा मोदीले आउने बुधबार शपथ लिनुहुने कार्यक्रम तय भएको छ। मत परिणामअनुसार भाजपा एक्लैले लोकसभामा स्पष्ट बहुमत ल्याएको छ। 543 सिट रहेको लोकसभामा सरकार गठनका लागि 272 सिट ल्याउनुपर्छ, तर उसले 285 सिटमा एक्लैले विजय प्राप्त गरेको छ। भाजपा नेतृत्वमा रहेको गठबन्धनले भने 334 सिट हात पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय लोकसभामा 30 वर्षपछि एउटै दलले स्पष्ट बहुमत ल्याएको हो। यसअघि सन् 1994 भारतीय कङ्ग्रेस पार्टी दुई तिहाईभन्दा बढी सिटले विजयी भएको थियो। यसपटकको चुनावमा कङ्ग्रेसले इतिहासमै लज्जाजनक हार बेहोरेको छ। यसबीच प्रधानमन्त्री मनमोहन सिंहले आज पदबाट राजीनामा दिनुहुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री सिंहले राष्ट्रलाई सम्बोधन गर्नुहुने भएको छ। भारतीय सरकारको नेतृत्व गर्ने पक्का भएपछि नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले बधाई दिनुभएको छ। ओबामाले मोदीलाई अमेरिका भ्रमणका लागि निम्तो समय दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। खेल समाचार। स्पेनिस लालिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दैछन्। यो खेलले च्याम्पियनको टुङ्गो लगाउनेछ। घरेलु मैदान नाउ क्याम्पमा नेपाली समयअनुसार राति 10:45 हुने खेलमा एथलेटिको मड्रिड कम दबावमा हुनेछ। 1996 पहिलो पटक उपाधि जित्न उसलाई बराबरी भए पुग्छ। उपाधि रक्षाका लागि बार्सिलोनालाई भने जित अनिवार्य छ। चोटका कारण एक महिनादेखि मैदान बाहिर रहेका ब्राजिलियन स्टार नेमारसँगै जेराड पिके र जोडी अल्बा आज खेल्दैछन्। तर बार्सिलोनामा 15 वर्ष करियर अन्त्य गर्दै गरेका कार्लोस पियोल आज खेल्ने छैनन्। बार्सिलोनाका स्टार फरवर्ड लियोनल मेसीले उपाधि जितेर हालै दिवंगत भएका पूर्व प्रशिक्षक टिटो भेल्लानोभलाई समर्पण इच्छा गर्ने व्यक्त गरेका छन्। एथलेटिको मड्रिडका डिएगो कोस्टा चोटका बावजुद बार्सिलोना विरुद्ध खेल्नेछन्। एथलेटिको मड्रिडले अर्को साता च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिडसँग खेल्दैछ। यस सिजन एथलेटिको मड्रिड र बार्सिलोना 5 पटक आम्ने सामने भएका छन्। 4 खेल बराबरीमा सकिएको छ भने अप्रिल 9 भएको खेलमा एथलेटिको 1-0 विजयी भएको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। 21 मदन आश्रित दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै हत्याको रहस्य अझै खुल्लैन। न्याय परिषदमा सिफारिस न्यायाधीशहरूको अनुमोदन नगर्न एमाले केन्द्रीय सदस्यहरूद्वारा अध्यक्ष खनालको ध्यानाकर्षण। सिफारिस सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह। भारतमा भाजपाको नेतृत्वमा सरकार बन्ने प्रधानमन्त्री मनमोहन सिंहले आज पदबाट राजीनामा दिनुहुने। र स्पेनिस लालिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दै। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174।